नमस्कार, अर्पण सबैका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले परराष्ट्र नीति बनाएर मात्र राजदूत नियुक्ति गरिने बताउनु भएको छ। प्रेस चौधरी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले देशमा जुनसुकी राजनैतिक दलले सरकार र परराष्ट्र मन्त्रालय सम्हाले पनि विदेशी मित्र राष्ट्रहरूसँग एकै खाले सम्बन्ध बनाउनका लागि सरकार नीति बनाउन लागि परेको बताउनुभयो। उहाँले सरकार परिवर्तन हुँदै गर्दा मित्र राष्ट्रहरूसँगको नेपालको दृष्टिकोण र भाषा एउटै हुने गरी नीति बनाउने प्रक्रियामा आफूहरू लागि परेको बताउनुभयो। यस विषयमा पूर्व परराष्ट्र मन्त्री सचिव विदेश कूटनीतिज्ञ विदेशी समाचार लेख्ने पत्रकारहरू उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गरिरहेको बताउँदै उहाँले अन्तिममा मुख्य दलहरूसँग सर्वसम्मत निर्णय गरी नीतिलाई पूर्णता दिने बताउनुभयो। सो पश्चात मात्र रिक्त रहेका देशमा राजदूत नियुक्त गरिने उहाँले बताउनुभयो। मन्त्री पाण्डेले विकसित र अन्य मुलुकमा चाहने राजदूतहरूको फरक फरक भूमिका हुने गरेको भन्दै त्यस सम्बन्धमा मापदण्ड तयार गर्ने कार्य समेत भइरहेको बताउनुभयो। उहाँले एक वर्षभित्रमा संविधान निर्माणका लागि सरकार लागि परेको बताउनुभयो। महिला हक अधिकार सम्बन्धी प्राप्त ऐन कानून भए पनि कार्यान्वयनमा हुन नसकेकाले महिला हिंसा बढ़ेको महिला अधिकार कर्मीले बताएका छन्। राष्ट्रिय महिला आयोगले चितवनको सौराहमा आयोजना गरेको दुई दिवसीय क्षमताभिवृद्धि तालिममा सहभागी महिला अधिकार कर्मीले महिला सभासदहरूले संविधान सभामा आवाज सशक्त उठाउनु पर्ने बताएका छन्। नेपालका महिलाको क्षेत्रमा काम गर्ने आयोगले महिला हिंसा मानवाधिकार लगायतका क्षेत्रमा उजुरी लिने तथा कार्य सम्पादन गर्ने गर्दछन्। राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख सादा तारा देशको आधारभन्दा बढ़ी जनसंख्या रहेका महिलाहरूलाई विकासको मूल प्रवाहमा सक्रिय बनाउन लागि परेको बताउनुभयो। सो अवसरमा विभिन्न जिल्लामा महिला सेवाको अवस्था, नागरिकता, मौलिक अधिकार, राज्यका हरेक संरचनामा 33% महिला सहभागिता सुनिश्चित भए नभएबारे छलफल भएको थियो। सहभागीलाई आयोग केन्द्रमा मात्रै केन्द्रित बनेको भन्दै सबै जिल्लामा सञ्जाल विस्तार गर्नुपर्ने बताएका छन्। महिला अधिकार अनुगमन राष्ट्रिय सञ्जाल नेपालका 50 जिल्लामा गठन भएको छ। आयोगका टोपलाल भूषालले ऐनको पृष्ठभूमिमा रहेर गठन भएका सञ्जाल विस्तार गर्ने तयारीमा रहेको बताउनुभयो। उद्घाटन सत्रमा आयोगका मनोह मागाई, उर्मिला देवी, विश्वकर्मा, धनेश्वरी कुमारी चौधरी लखातले बोल्नु भएको थियो। तालिममा मुगु बाहेकका 49 जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ। सुकुम्बासी व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज रत्नगरमा सम्पन्न भएको छ। रत्नगर आर्टका वडा सचिव खगराज प्राचीले प्रमुख अतिथि रहनुभएको उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ, नेपाली कंग्रेसका वडा अध्यक्ष भोजराज लामिछाने, नेकपा एमालेका वडा अध्यक्ष कमल बहादुर घिमिरे, एकीकृत नेकपा माओवादीका इन्द्र प्रसाद ढकाल, राप्रपाका भरत रूपाकेती, पञ्चकन्या वन उपभोक्ता समितिका अध्यक्ष रामबाबु श्रेष्ठ, अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष जनार्दन दुवाडी, जनजागृति टोलका अध्यक्ष देवराज पाठक, शुभप्रभात टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डे लेखातले बोल्नु भएको थियो। जनजागृति टोल विकास संस्थाका उपाध्यक्ष गिबहादुर जीसीले सञ्चालन गर्नुभएको अन्तर्क्रिया कार्यक्रम सुकुम्बासी सुधार समिति रनपाट पर्चा गाउँ बस्तीका अध्यक्ष हरि नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल विद्यार्थी संघ चितवनको अधिवेशन विभाग समाधान गर्न भन्दै अरूणेश्वर खनाल पक्षले भरतपुरमा नैवी संघ शुद्धिकरण अभियान कार्यक्रम गरेको छ। नैवी संघ चितवनको विवादलाई वैधानिक निकास दिन गरिएको कार्यक्रमको संयोजन खनाल पक्ष कमिटिका उपाध्यक्ष मित्र निधि तिवारीले गर्नुभएको थियो। चितवनमा विवादित नैवी संघ जिल्ला अध्यक्षमा उत्तम जोशी, सूर्य ढकाल र अरूणेश्वर ढकालले आफू अध्यक्ष रहेको दावी गर्दै आइरहेका छन्। पटक पटक स्थगित भएको नैवी संघको महाधिवेशन सुबियो चुनाव नजिकिँदै जाँदा थने विवादित बनेको छ। मिति घोषणा र स्थगित हुँदै आएको छ। महाधिवेशन गर्नका लागि अहिले पाँचौं पटक प्रयास भइरहेको छ। चितवनको नैविसंघको जिल्ला अधिवेशन जेठ अन्तिम सातका लागि तोकिएको छ। आफ्नो पक्षमा विद्यार्थी जमात बढ़ाउन तीनै पक्षले विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्। कार्यक्रममा नैविसंघ पूर्व अध्यक्ष प्रकाश अधिकारी इन्द्र कमल बुढाथोकी कैलाश कोइराला लगायतले बोलेका थिए। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले वितरण गरेको खानेपानीको महसुस नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालेको छ। लामो समयदेखि बकौदा नतिरेका ग्राहकलाई पटक पटक सूचना जारी गरे पनि अटेर गरेकाले लाइन काट्न थालिएको बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो। दुईजनाको लाइन काटिएपछि दसजनाले महसुल तिर्न आएको जानकारी दिँदै पौडेलले अभियानलाई तीव्रता पारिएको बताउनुभयो। ग्राहकले 35 लाख रूपियाँ भन्दा बढ़ी बकौदा तिर्न बाँकी रहेको छ। बकौदा नतिने ग्राहकको दुईवटा सूची बनाएर काम थालिएको बोर्डले जनाएको छ। निकै लामो समयदेखि पानीको पैसा नतिर्ने 200 ग्राहक रहेको र केही महिनादेखि नतिर्ने ग्राहकहरू 400 रहेका छन्। अहिले 4,000 भन्दा बढ़ी बक्यौदा रकम भएको भएकाले लाइन काट्ने अभियान थालिएको पौडेलले बताउनुभयो। चितवनको भरतपुरमा 28,000 घरदुरी मध्ये 15,000 खानेपानीको ग्राहक बनिसकेका छन्। भरतपुर नगरपालिका लगायत आसपासमा वितरण भएको खानेपानीबाट व्यवस्थापन बोर्डले गएको एक वर्षमा 5,60,00,000 आमदमी गर्न सफल भएको छ। रत्नगर 7 रहेको कपर खोरी माविमा विगत 5 महिनादेखि देखिएको शैक्षिक अन्यलप्रति नेकपा एमाले एउटा कमिटी वडा नम्बर 7 ले गम्भीर ध्यानाक्षण भएको जनाएको छ। विद्यालयमा देखिएको समस्या समाधानको लागि अभिभावक विद्यालय व्यवस्थापन समिति सल्लाहकार समितिको भेला आयोजना गरिएको र सो भेलामा नेपाली कंग्रेस निकटका व्यक्तिहरूले हो हल्ला गरी विद्यालयको शैक्षिक गतिविधि गरेको भन्दै एमाले वडा कमिटिले त्यसको भत्सना गरेको हो। वडा कमिटी अध्यक्ष टिकरा राम आचार्यले निकालेको विज्ञप्तिमा सहज वातावरणमा छलफल गरी विद्यालयमा देखिएको शैक्षिक अन्यल हटाउन सरकारवालाहरूको एकजुट भएर लाग्न आग्रह समेत गरिएको छ। साक्षर चितवन अभियान अन्तर्गत पूर्वी चितवनको बछौलेका 3 छुट्टा छुट्टै ठाउँमा आज जनचेतनामूलक र्याली निकालिएको छ। जुहाने उच्च मावि पार्वती राप्रावि र बछौले उच्च माविको सेवा क्षेत्रमा र्याली निकालिएको हो। अभियान अन्तर्गत गाविसमा सञ्चालित साक्षरता कक्षामा सहभागी बढ़ाउन चेतनामूलक र्याली निकालिएको साक्षरता अभियान बछौलीका अध्यक्ष तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो। जुहाने उच्च माविबाट शुरू भएको र्यालीले सो विद्यालयको सेवा क्षेत्र पार्वती राप्रविबाट शुरू भएको र्यालीले सो विद्यालयको सेवा क्षेत्र र बच्चौली उच्च माविबाट शुरू भएको र्यालीले सो विद्यालयको सेवा क्षेत्र परिक्रमा गरेको थियो। तीनवटै र्यालीमा साक्षरता कक्षाका निरीक्षक विद्यार्थी स्वयंसेवक समाजसेवी लगायतको सहभागिता रहेको थियो। तीनवटै र्याली समापन कार्यक्रमलाई सम्बोधन गर्दै साक्षरता अभियान बच्चौलीका अध्यक्ष तेजेन्द्रनाथ लामिछानेले बच्चौलीमा सञ्चालित साक्षरता अभियानलाई सहयोग गर्न सरकारवालाहरूलाई आग्रह गर्नुभएको थियो। भरतपुर नगरपालिकाले बनाउँदै गरेको ढल निर्माण कार्यप्रति स्थानीय टोलवासी असन्तुष्ट बनेका छन्। भरतपुरको डाँफेचोकदेखि पुरानो मेडिकल कलेज हुँदै मैयादेवी कन्या क्याम्पससम्मको सतही ढल निर्माण कार्य अघि बढे पनि स्थानीयले ढल निकासको उचित व्यवस्थापन नमिलाइएको भन्दै असन्तुष्टि बनेका हुन्। भरतपुरका इन्द्रेडी होम शान्ति शान्ति कालिका र दोकान टोलले ढल निकासका लागि 3 क्षेत्र बनाइनुपर्ने माग गरेका छन्। भरतपुर नगरपालिकाले स्थानीय 5 टोलका घुवा बेच भएको छलफलमा उनीहरूले प्रतिपक्षीबाट सीएमसी हुँदै आएको ढल इन्द्रेणी टोलबाट आएको ढल एकै ठाउँमा मिसाउँदा ढलको पानी पुनः फर्किने समस्या आउने दावी गरेका छन्। इन्द्रेणी टोल सुधार समितिका अध्यक्ष नीलकण्ठ प्रेदीले नगरपालिकालाई आफूहरूले पहिले ढल निकासको उचित व्यवस्था गर्न माग गरे पनि नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउनुभयो। उहाँले प्रगतिपथ हुँदै आउने ढलको तुलनामा इन्द्रणी लगायतका टोलबाट आउने ढलको मात्रा कम हुने भएकाले ढल पुनः फर्किने गर्दा टोल दुभारमा पर्न सक्ने खतरा रहेको जिकिर गर्नुभयो। नेपाल सरकारको झगडा कोष कार्यक्रमबाट नगरपालिकाले 86,66,000 खर्चेर ढल निर्माण कार्य अघि बढ़ाएको हो। प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई व्यवस्थापन गर्न पश्चिम चितवनको पछ्यानी गाविसमा स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको छ। गाविस काले पछ्यानीको आयोजना तथा जिल्ला विकास समिति काले चितवनको समन्वयमा आज आयोजित स्थानीय विपद व्यवस्थापन समिति गठन एवं अभिमुखीकरण कार्यक्रममा जोखिम क्षेत्रका रूपमा रहेको वडा नम्बर 1 र 8 स्थानीयलाई समेटेर गाविस अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा 27 सदस्यीय समिति गठन गरिएको हो। समितिले विपद व्यवस्थापनको योजना बनाउने, प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्ने, जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गर्ने, जीविस चितवनका सूचना सम्पर्क व्यक्ति बलराम लुटेलले जानकारी दिनुभयो। 9 वडा रहेको पछ्यानीमा 2049-59 राप्ती नदीमा आएको बाढ़ीले वडा नम्बर 1 र 8 घरहरू डुबानमा पारेको थियो। राजनैतिक दलहरूको प्रतिनिधित्व गर्दै माओवादी गाउँ इकाई अध्यक्ष प्रकाश दौडीले समिति गठन हुनु सकारात्मक कार्य भएको भन्दै समितिले विपद व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले विश्वास व्यक्त गर्नुभयो। आर्थिक वर्षमा 10 गाविसमा समिति गठन गर्ने लक्ष्य अनुरूप अहिलेसम्म माडीका 4 गाविस कविलास र पछ्यानी गरी 6 गाविसमा समिति गठन भइसकेको छ भने जगतपुर मेकौली शुक्रनगर र दिव्यनगर गरी 4 गाविसमा समिति गठन गर्ने तयारी भइरहेको सम्पर्क व्यक्ति लोइटेलले जानकारी दिनुभयो। गाविस अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेसका प्रतिनिधि देवी प्रसाद लोइटेल, एमाले गाउँ कमिटी अध्यक्ष सोम गुरूङ, प्राक्टिकल एक्सन चितवनका बुद्धि कुमार लखाइतको सहभागिता रहेको थियो। बढ्दो मात्रामा रगतको अभावसँगै चितवन पनि रगत अभाव हुन नदिने लक्ष्यका साथ भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम आज सम्पन्न गरिएको छ। जुनियर रेडक्रस सर्कल सनफ्लावर आवासीय माध्यमिक विद्यालयले छैटौं रेडक्रस स्थापना दिवसको अवसर पारेर सो रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा 5 महिलासहित 32 रक्तदान गरेको विद्यालयका सहप्रचारी अमीर श्रेष्ठले जानकारी दिनुभयो। जुनियर रेडक्रस सर्कल सनफ्लावर आमाविका अध्यक्ष आशिष रामधामको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य पदम बहादुर गुरूङ प्रमुख अतिथि रहनु भएको थियो। नेपाल शिक्षक संघको 24 स्थापना दिवसको अवसरमा आज चितवनका 5 क्षेत्रमा अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। नेपाल शिक्षक संघ जिल्ला कार्य समिति चितवनले 5 निर्वाचन क्षेत्रमा छुट्टाछुट्टी रूपमा निबन्ध प्रतियोगिताको आयोजना गरेको संघका जिल्ला अध्यक्ष ध्रुवराज पोखरेलले बताउनुभयो। प्रतियोगितामा 77 जना विद्यार्थीले सहभागिता जनाएका थिए। स्थापना दिवसको अवसरमा संघले भोलि आफ्नै कार्यालय भरतपुरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पूर्वी चितवनको सौरामा जारी प्रथम गैंडाकप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा यंग स्टार क्लब कावसुती विजय भएको छ। बागमारा सामुदायिक वनको सौरमा भएको खेलमा त्रिवेणी युथ क्लब मुगलिनलाई 3-0 गोल अन्तरले पराजित गर्दै यंग स्टार विजय भएको हो। यंग स्टारका लागि 3 गोल पहिलो हाफमा भएको थियो। खेलमा सचिन सुडाईले 2 र कृष्ण श्रेष्ठले 1 गोल गरेका थिए। आजको खेलमा यंग स्टारका सुमन सुडाई म्यान अफ द म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत भोलिको खेलमा हर्दी युवा समाज भण्डारा र रामपुर बीच प्रतिस्पर्धा हुने आयोजक सौरा युवा समाजका सचिव ईश्वर राणा मगरले जानकारी दिनुभयो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, यही अवस्थामा 1 वर्षभित्र संविधान जारी होला? ए दुईमा छैन, बी हुने सक्दैन, सी नेताहरूमा भर पर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी 1 PULL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटवल सड़क खण्ड पनि खुल्ला छ।